चिठी लेखे नबोलेरैले भोलि पल्टा स्कुल गइन हेडमास्टरलाई दिन आफूले त अहिलेसम्म माया लाया छैन माया लाउँदा के हुन्छ धोका पाउँदा के हुन्छ अर्काको देखियो आफूले घुम्नै पाइया छैन एकजनालाई चिठी लेखे नबोलेरैले एकजनालाई चिठी लेखे नबोलेरैले भोलि पल्ट स्कुल गइन हेडमास्टरलाई दिन आफूले त अहिलेसम्म माया लाया छैन माया लाउँदा के हुन्छ धोका पाउँदा के हुन्छ अर्काको देखियो आफूले घुम्नै पाइया छैन अर्काको देखियो आफूले घुम्नै पाइया छैन सानो कालो कालो कसैले टेरेनन् नराम्रीलाई मन परैन राम्रीले हेरेनन् आफूले त अहिलेसम्म माया लाया छैन माया लाउँदा के हुन्छ धोका पाउँदा के हुन्छ अर्काको देखियो आफूले घुम्नै पाइया छैन आफू सानो कालो कालो कसैले टेरेन आफू सानो कालो कालो कसैले टेरेन नराम्रीलाई मन पराइन राम्रीले हेरेन आफूले त अहिलेसम्म माया लाया छैन माया लाउँदा के हुन्छ धोका पाउँदा के हुन्छ अर्काको देखियो आफूले घुम्नै पाइया छैन अर्काको देखियो आफूले घुम्नै पाइया छैन Thank you.